कलार संगीत साहित्य को अनुपम संगम व्यासक भूमि भानु को देन दमौली एफएम। चाहे कलम जति सुकै मूल्यवान होस् तर त्यो भन्दा मूल्यवान तिनै कलमहरूले लेखेका सिर्जनाहरूमा लुकेको हुन्छ। आउनुहोस् यो यात्रामा तपाई हामी हातेमालो गरौं, साथ हामी दिनेछौ। युवा संचार कर्मी दिवाकर भट्टराईको साप्ताहिक रेडियो प्रस्तुति कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना केवल तपाईका लागि। हरेक हप्ताको बुधबार बेलुकी बीबीसी नेपाली सेवा पछि दमौली एफएम 94.2 मेगाहर्जमा सुन्न नभुल्नु होला कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना। जीवनको रफ्तार कहिलेसम्म थाहा छैन, खै सधैँभरि हतार कहिलेसम्म थाहा छैन। जीवनको रफ्तार कहिलेसम्म थाहा छैन, हिजोसम्म त छाडमछाड गर्ने मेरो साथी, हिजोसम्म त छाडमछाड गर्ने मेरो साथी, पुगेछ कि कतार कहिलेसम्म थाहा छैन। नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मेरो रचनाको तर्फबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईको। दमौली एफएम 94.2 मेगाहर्जको प्रस्तुति कार्यक्रम मेरो रचना यहाँहरूले दमौली एफएम .org सँगै विभिन्न ब्लगहरू चिसापानी नेपाल .blogspot.com मोहन बिहानी .blogspot.com त्यस्तै गरेर भट्टराई दिवाकर .blogspot.com मा गएर पनि यस कार्यक्रमलाई सुन्न सक्नुहुनेछ। कार्यक्रममा हामी विशेषत तपाईहरूले नै पठाउनुभएका विभिन्न माध्यमहरू मार्फत यानि कि भनौं इन्टरनेटसँगै पत्रहरू मार्फत पठाउनुभएका तिनै रचनाहरूको साथमा उपस्थित भइसकेको छु र आज पनि मसँग धेरै रचनाहरू यहाँहरूका धेरै रचनाहरू मसँग रहेका छन्। समय सँगसँगै ती रचनाहरूलाई म बिस्तारै बिस्तारै यहाँहरूको माझमा वाचन गर्दै पुर्याउने जमर्कोमा लाग्नेछु। आशा छ यहाँहरूले करिब करिब 10 बजेसम्म सुनेर पक्कै साथ दिनुहुनेछ। कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउँ कि मसँग छ नेत्र अविरल ताफ्लेजुङ खोकलिङका साथी, अहिले हाल बहराइनमा हुनुहुन्छ। उहाँले पठाउनु भएको गजलबाट कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु। किनबेच हुने बजार भो रत्न पार्क, किनबेच हुने बजार भो रत्न पार्क, इज्जत बेच्ने हजार भो रत्न पार्क, किनबेच हुने बजार भो रत्न पार्क। राजधानीको मुटु भन्छन् सबैले, राजधानीको मुटु भन्छन् सबैले, अचेल यौन व्यापार भो रत्न पार्क, इज्जत बेच्ने हजार भो रत्न पार्क, किन बेच हुने बजार भो रत्न पार्क। जवानीमा थक्कै मार्दै गरेका ती प्यास मेट्ने आधार भो रत्न पार्क, इज्जत बेच्ने हजार भो रत्न पार्क, किन बेच हुने बजार भो रत्न पार्क। जताततै देखाएर देशको पहिचान, जताततै देखाएर देशको पहिचान, चिनाउनलाई दुधार भो रत्न पार्क, इज्जत बेच्ने हजार भो रत्न पार्क, किनबेच हुने बजार भो रत्न पार्क। सय हजारमा इज्जत बेची नारीको, सय हजारमा इज्जत बेची नारीको, आफू आफैमा गद्दार भो रत्न पार्क, इज्जत बेच्ने हजार भो रत्न पार्क, किनबेच हुने बजार भो रत्न पार्क। निकै उत्कृष्ट रचना हामी वाचन गरिसकेका छौं नेत्र अविरल ताफ्लेजुङ खोकलिङका साथी। पक्कै पनि यहाँ इज्जतका व्यापारहरू भइरहेको छ, एउटा इज्जतसँग पैसाको तुलनामा दाँजिएको छ अनि गरिएको छ मूल्य। हो, हामी यो देखिरहेका छौं, सुनिरहेका छौं कतिपय अवस्थामा। पक्कै पनि गजल हामी वाचन गरिसकेका छौं। अर्को गजललाई म लिन्छु। यो गजल छ सलकपुर तीन इलामका साथी, अहिले हाल उहाँ पनि बहराइनमा हुनुहुन्छ र उहाँले पनि हामीलाई गजल पठाउनु भएको छ। विशेष त हामीलाई उहाँहरूले www.facebook.com/yamiarrcn मेरो रचनाको यो आधिकारिक पेजमा उहाँहरूले यस आफ्ना रचनाहरूलाई हामीलाई पठाउनु भएको, हामी मार्फत ल्याउनको निम्ति उहाँहरूले पोस्ट गर्नुभएको छ। र अबको क्रममा म वाचन गर्छु प्रकाश निष्ठुरीजीको गजल। के ठान्छौ फर्केर आउँदिन म हेरिबस, के ठान्या छौ फर्केर आउँदिन म हेरिबस, तिमी हिँड्ने गोरेटोमा धाउँदिन म हेरिबस, आखिर मनै नराम्रो भए हैन तिम्रा लागि, आखिर मनै नराम्रो भए हैन तिम्रा लागि, साँच्चै नजर वरिपरि छाउँदिन म हेरिबस, तिमी हिँड्ने गोरेटोमा धाउँदिन म हेरिबस, के ठान्या छौ फर्केर आउँदिन म हेरिबस, समाएर हात तिम्रो कति गजल सुनाउँथे, समाएर हात तिम्रो कति गजल सुनाउँथे, भइगो अब कहिल्यै पनि गाउँदिन म हेरिबस, तिमी हिँड्ने गोरेटोमा धाउँदिन म हेरिबस, के ठान्या छौ फर्केर आउँदिन म हेरिबस, साथ कहिल्यै दिएनौ बरु दुःख पीडा दियौ, साथ कहिल्यै दिएनौ बरु दुःख पीडा दियौ, सताउने माया प्रीति लाउँदिन म हेरिबस, तिमी हिँड्ने गोरेटोमा धाउँदिन म हेरिबस, के ठान्या छौ फर्केर आउँदिन म हेरिबस, कति पीर व्याथाहरू गुम्साएर हिँडे पहिले, कति पीर व्याथाहरू गुम्साएर हिँडे पहिले, अब भावी दिनहरूमा पाउँदिन म हेरिबस, तिमी हिँड्ने गोरेटोमा आउँदिन म हेरिबस, के ठान्या छौ फर्केर आउँदिन म हेरिबस। निकै मिठो गजल वाचन गरिसकेका छौं, प्रकाश निष्ठुरीजीको गजल रहेको थियो। अबको क्रममा भने एउटा साङ्गीतिक आवाजलाई जोड्न चाहन्छु। एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, स्वर सम्राट नारायण गोपाल गुरुआचार्यको पक्कै पनि मङ्सिर 19 अर्थात डिसेम्बर 4 तारिक आजकै दिन स्वर सम्राट नारायण गोपाल गुरुआचार्यको आज 23 पुण्य स्मृतिमा उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै विक्रम सम्बत 1996 असोज 18 गते काठमाडौँको किलागल टोलमा जन्मनुभएका स्वर सम्राट नारायण गोपाललाई एकपटक सम्झदै उहाँको आवाजमा रहेको यो निकै सुमधुर आवाज तपाईँ सम्पूर्णको माझमा पस्कन चाहन्छु, स्वीकार्नुहोस्। मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, साथीको साथले कति फरक पर्दछ जिउनुमा, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगी। Thank you. सिरियामको जाडोमा पनि सिरियामको जाडोमा पनि फुल्दा छ फूल मुस्कानको अन्धारो औँसीको रातमा छदियो विश्वासको नयन भरिको आँसुमा पनि नयन भरिको आँसुमा पनि बसेको हुन्छ तस्बिर त्यो हृदय भरिको चोटमा पनि लुकेको हुन्छ माया लुट्यो एउटा मान्छेको मायाले कति फरक पर्दछ पक्कै पनि एउटा मान्छेको जिन्दगीले फरक पार्दछ जति पनि एउटा निकै सुमधुर आवाज हामी सुनिसकेका छौँ स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको आवाजमा। पक्कै पनि केही समय अगाडि मैले एउटा नेपालका चर्चित हास्य कलाकार समाजसेवी हामी जे जे नामले पुकारे पनि सायद कम हुन्छ कि कलाकार हरिवंश आचार्यको एउटा किताब चिना हराएको मान्छे मैले अध्ययन गर्ने एउटा अवसर पाएको थिएँ र उहाँले भन्नुभएको थियो मैले जीवनलाई जितेको छु तर आफू चाहिँ हारेको छु। अरूलाई हँसाउन सजिलो रहेछ तर आफू हाँस्न निकै गाह्रो अनि असाध्यै गाह्रो हुँदो रहेछ उहाँले भन्नुभएको थियो। पक्कै पनि आज त्यो कुरा यो गीत सँगसँगै मैले पनि थोरै आफूले सोचिरहेको थिएँ। हो वास्तवमा एउटा मायाले जति जिन्दगीमा परिवर्तनहरू ल्याउँछ सायद त्यो मायाले ल्याउने जति परिवर्तन अरू केही कुनै कुराहरूले पनि ल्याएको हामी पाउँदैनौ। त्यसैले पनि स्विट माडेलले भनेका छन् तिमी आफ्नो जीवनलाई सफल बनाउन चाहन्छौ भने एउटा नयाँ सोचलाई तिमी भित्र्याऊ अनि आफ्ना पुराना सोचहरूसँगै पुराना दृष्टिकोणहरूलाई तिमी त्याग्ने कोसिस गर। निकै सुमधुर साङ्गीतिक आवाज यहाँहरूको माझमा मैले पस्किसकेको छु। अर्को गजल म वाचन गर्न चाहन्छु। यो गजल रहेको छ नवीन श्रेष्ठ हरैचा मोरङका साथी हुनुहुन्छ, हाल उहाँ मलेसियाबाट हामीलाई कार्यक्रम मेरो रचनाको निम्ति आफ्नो रचना उपलब्ध गराउनु भएको छ। उहाँको रचना वाचन गर्न चाहन्छु। आफै बन्दैन देश काम गरेर देखाऊ, आफै बन्दैन देश काम गरेर देखाऊ, सक्छौ भने देशका लागि मरेर देखाऊ, आफै बन्दैन देश काम गरेर देखाऊ, नबन स्वार्थी सधैँ सोच अरूको लागि पनि, नबन स्वार्थी सधैँ सोच अरूका लागि पनि, सक्छौ भने भोकाको पेट भरेर देखाऊ, सक्छौ भने देशका लागि मरेर देखाऊ, आफै बन्दैन देश काम गरेर देखाऊ, हत्या हिंसा काटमार आखिर कहिलेसम्म, हत्या हिंसा काटमार आखिर कहिलेसम्म, सक्छौ भने शान्तिको बिउ छरेर देखाऊ, सक्छौ भने देशका लागि मरेर देखाऊ, आफै बन्दैन देशका लागि काम गरेर देखाऊ, यदि देशै नरहे के तिमी पनि रहन्छौ र, यदि देशै नरहे के तिमी पनि रहन्छौ र, बचाउनलाई देश यहाँ अघि सरेर देखाऊ, सक्छौ भने देशका लागि मरेर देखाऊ, आफै बन्दैन देश काम गरेर देखाऊ। निकै समय सान्दर्भिक हामी गजल वाचन गरिसकेका छौ। नवीन श्रेष्ठजीको गजल रहेको थियो। पक्कै पनि देशले एउटा नयाँ मुहार खोजेको छ, अझै भनौ कि जनताको भाषामा नयाँ नेपाल चाहिरहेका छन् जनताले। त्यसको लागि नयाँ संविधानको जरूरत छ। त्यसैले जति पनि निर्वाचन हुन्छ अनि दलहरू राजनीतिक दलहरू बीचमा एउटा सहमति मा आधारित रहेर एउटा सरकार बन्छ अनि सरकारले जनताको म्यान्डेट अनुसार काम गरिरहेको छ या छैन त्यो मूल्याङ्कन गरिराखेका हुँदैनन् र कसैले पनि त्यसलाई मूल्याङ्कन सही तरिकाबाट गरेको पाइँदैन। हो, अब देशलाई केही गर्ने बेला आएको छ, आफू मरेर पनि देशको निम्ति केही नयाँ गर्ने बेला आएको छ। त्यसैले पनि जनता केही नयाँ चाहिरहेका छन्। सायद यही कुरालाई नै, यस्तै यस्तै कुराहरूलाई नै इङ्कित गर्दै यो गजल लेख्नु भएको थियो नवीन श्रेष्ठजीको यो गजल थियो र यस्तै भन्दै थियो। धेरै धेरै धन्यवाद नवीनजी तपाईँलाई। र अर्को एउटा भावनालाई जोड्छु अबको क्रममा। खोटाङबाट हुनुहुन्छ र उहाँ अहिले हाल मलेसियामा पनि हुनुहुन्छ। उहाँको गजल अबको क्रममा, उहाँको गजल भन्दा पनि अलिकति उहाँले भावना लेख्नु भएको छ। अलिकति उहाँका भावनाहरू स्पष्ट छैनन् तर पनि हामी भावनालाई जोड्नेछौँ। थोरै उहाँले आफ्नो नाम चाहिँ राख्न भुल्नु भएको रहेछ सायद। पक्कै पनि यदि उहाँले कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने सायद पक्कै उहाँले थाहा पाइ पनि सक्नु भएको छ। उहाँले पठाउनु भएको भावना अबको क्रममा म वाचन गर्न चाहन्छु। प्रेम गरी माया दिनेले किन मुटुमा बम बनाइदियो, माया गर्छु भन्नेले आज किन दोबाटोमा छोडिदियो, हजारौं सपना अनि बाचा किन तोड्यो, आज मलाई उकालिन ओह्रालीको बनाइदियो, पापिनी रहेछौ तिमी प्रिया मलाई धरतीको बोझ बनायो। भावना वाचन गर्यौं। सायद उहाँले लेख्न जस्तोसुकै होस् उहाँले कोसिस गर्नुभएको छ, कोसिसको म निकै सम्मान गर्छु। धेरै धन्यवाद। पक्कै पनि अर्को पटक यहाँले रचनाहरू पठाउँदाखेरि आफ्नो नाम स्पष्टसँग र रचना अलिकति प्रष्टसँग लेखिदिनु भयो भने हामी वाचन गर्न पनि निकै सहज हुने थियो र राम्रोसँग यहाँको रचनाहरू हामी वाचन गर्न सक्थ्यौं पाउँथ्यौं। हामी अहिले यति भन्छौं र अर्को रचनालाई जोड्छु। यो गजल रहेको छ अरुण चामलिङ अम्मानको, यो गजल हो भोजपुर, अहिले उहाँ हाल युएईमा हुनुहुन्छ। उहाँको गजललाई म अगाडि बढाउन चाहन्छु। सम्झिएर रुन्छु एक्लै तिम्रै याद आएपछि, सम्झिएर रुन्छु एक्लै तिम्रै याद आएपछि, आशा गरे भरोसामा चुखो माया लाएपछि, सम्झिएर रुन्छु एक्लै तिम्रो याद आएपछि, कल्पनामा सुन्दर संसार सजाएर राखेको छु, कल्पनामा सुन्दर संसार सजाएर राखेको छु, सँगै जिउने सँगै मर्ने बाचा कसम खाएपछि, आशा गरे भरोसामा चुखो माया लाएपछि, सम्झिएर रुन्छु एक्लै तिम्रो याद आएपछि, विश्वास गरे प्रतीक्षामा संयोजुनी पाइन्छ कि त, विश्वास गरे प्रतीक्षामा संयोजुनी पाइन्छ कि त, हृदयमा साक्षी राखी दिन रात धाएपछि, आशा गरे भरोसामा चुखो माया लाएपछि, सम्झिएर रुन्छु एक्लै तिम्रो याद आएपछि। अन्तिम शेर रहेको छ, जति पीडा भए पनि यो जुनीमा सही दिउँदा, जति पीडा भए पनि यो जुनीमा सही दिउँला, बाँकी दुःख भुलिदिन्छु तिम्रो साथ पाएपछि, आशा गरे भरोसामा चुखो माया लाएपछि, सम्झिएर रुन्छु एक्लै तिम्रो याद आएपछि। निकै मिठो गजल वाचन गरिसकेका छौँ। अरुण चामलिङ अम्मानजीको भोजपुरका साथी हुनुहुन्छ र अहिले उहाँ हाल युएमा हुनुहुन्छ। पक्कै पनि निकै मिठो गजल हामी वाचन गरिसकेका छौँ। अबको क्रममा भने साङ्गीतिक आवाजलाई जोड्नुपर्ने बेला भइसकेको छ। छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भिख माग्नुपर्ने थियो, प्रमोद खरेलको आवाजमा रहेको निकै सुमधुर आवाज। यसमा लिरिक्स दिनुभएको छ दीपक शर्माको, निकै सुमधुर आवाज तपाईँ सम्पूर्णको माझमा। अबको क्रममा छुट्टिएर तिमी सँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो, छुट्टिएर तिमी सँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो, मत साधै भाग तिमलाई माया गर्ने मन छे, मत तिम्रो साथ बिना जिउँदै मर्ने मन छे, छुट्टिएर तिमी सँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो, कोनै तयार छ र यहाँ माया बिना बाँच्न, एउटालाई मन्दिर अर्को सँग हाँस्न, हो कोनै तयार छ र यहाँ माया बिना बाँच्न, एउटालाई मन्दिर अर्को सँग हाँस्न, मत साधै भरि तिम्रो भलो जाने मन छे, तिम्रो खुसी जता चल्छ उतै जाने मन छे, हो देखि गुम्सिएका कति कुरा भन्नु छ, एक पल पनि नछुटिने तिम्रो जोडी बन्नु छ। वर्षौ देखि गुम्सिएका कति कुरा भन्नु छ, एक पल पनि नछुटिने तिम्रो जोडी बन्नु छ। म त सधैँ भरि तिम्रो जीवन साने मान्छे, म त सधैँ भरि तिम्रो धड्कन सुन्ने मान्छे। छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए, किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो। म त सधैँ भरि तिमीलाई माया गर्ने मान्छे। निकै सुमधुर आवाजलाई जोडिसकेको छु। छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए प्रमोद खरेलको आवाजमा रहेको थियो। पक्कै पनि प्रेम आँखाले होइन मस्तिष्कले गर्छ, विलियम सेक्सपियरले भनेका छन्। त्यसैले पनि मस्तिष्कले गरेको प्रेम चाहिँ कहिले पनि अपुरो हुँदैन, अधुरो हुँदैन। सायद यस्तै सोच्दै उहाँले यो भनाई राख्नु भएको थियो होला, हामी यही कल्पना गर्न सक्छौँ। तपाईँ भर्खर मात्र रेडियो सेट खोल्दै हुनुहुन्छ भने यो हो दमौली एफएम र तपाईँ सुन्दै हुनुहुन्छ दमौली एफएम मार्फत कार्यक्रम मेरो रचना, तपाईँको आफ्नै प्रिय एउटा साहित्यिक रेडियो कार्यक्रम। मसँग तपाईँका धेरै रचनाहरू अझै पनि छन् र अबको क्रममा म अलिकति कुरालाई भन्दा पनि तपाईँका रचनाहरूलाई जोड्न चाहन्छु। अबको क्रममा महादेव अधिकारीजीको रचना छ, उहाँले उहाँको एकदम निकै मिठो रूपमा लेख्नुभएको एउटा तियाली मसँग रहेको छ, उहाँको तियाली वाचन गर्न चाहन्छु। जनताका सपना भए नि चुड, सरकार भो सधैँ अपूर्ण। जनताका सपना भए नि चुड, नेता खोज्दछन् देशै हसुर्न। महादेव अधिकारीजीको अर्को पनि एउटा तियाली छ, न्याय पाउँदैनन् आज न्यायाधीश, न्याय पाउँदैनन् आज न्यायाधीश, आँखा चिम्लेर बसेछन् ईश, संविधान बन्न लाग्ला वर्ष बीस। महादेव अधिकारीजीको तियाली हामी वाचन गरिसकेका छौँ। अबको क्रममा आए फेरि पनि गजललाई जोड्छु। यो गजल छ अस्मिता रिजालजीको, आँसु लुकाई उपल्लो स्तरकासँग, आँसु लुकाई उपल्लो स्तरकासँग, सङ्घर्षमा छु आफ्नै पीर मर्कासँग, आँसु लुकाई उपल्लो स्तरकासँग, थाहा छैन मलाई यो कस्तो माया, थाहा छैन मलाई यो कस्तो माया, आज एउटासँग भोलि अर्कोसँग, सङ्घर्षमा छु सधैँ पीर मर्कासँग, लुकाई उपल्लो स्तरकासँग। मैले यस्तो पनि मान्छे देखेँ, मैले यस्तो पनि मान्छे देखेँ, न मिल्छ साथीसँग न घरकासँग, सङ्घर्षमा छु आफ्नो पीर मर्कासँग, आँसु लुकाई उपल्लो स्तरकासँग। म गाउँको मान्छे गाउँमै रमाउँछु, म गाउँको मान्छे गाउँमै रमाउँछु, तुलना नगर यस्ता सहरकासँग, सङ्घर्षमा छु आफ्नै पीर मर्कासँग, लुकाई आँसु उपल्लो स्तरकासँग। निकै मिठो गजल अस्मिता रिजालजीको गजल वाचन गरे। अर्को एउटा मुक्तकलाई जोड्छु, यो मुक्तक रहेको छ रामशरण श्रेष्ठ चिसापानीका साथी हुनुहुन्छ, उहाँको मुक्तकलाई जोड्छु अबको क्रममा। जिउँदै रहन्छ आत्मा देह मरेर पनि, जिउँदै रहन्छ आत्मा देह मरेर पनि, पलाउँछ पात फेरि पुरै झरेर पनि, जिउँदै रहन्छ आत्मा देह मरेर पनि, जानु छ रित्तो सबै सकिन्न लान केही, जानु छ रित्तो सबै सकिन्न लान केही जिन्दगी रहेसम्म लोभ गरेर पनि। निकै मिठो मुक्तक हामी वाचन गरिसकेका छौँ रामचरण श्रेष्ठजीको मुक्तक रहेको थियो। अबको क्रममा फेरि पनि एउटा गजललाई जोड्छु। यो गजल छ पिँढी खोला नौ सेङ्जा हाल दुबईबाट हुनुहुन्छ बालकृष्ण भट्टराई उहाँको गजललाई जोड्छु अबको यो समयमा। किसान जति मुगलान पसे फाली रुँदैछ किसान जति मुगलान पसे फाली रुँदैछ बाँझै भए ती खेतका गारा गरा आली रुँदैछ किसान जति मुगलान पसे फाली रुँदैछ धनीहरू सहर पसे जन्मिएको घर त्यागी धनीहरू सहर पसे जन्मिएको घर त्यागी भत्किएर गाउँको झुप्रो पाले रुँदैछ बाँझै भए ती खेतका गरा आली रुँदैछ किसान जति मुगलान पसे फाली रुँदैछ निष्ठुरीले सुवास दिने फूल मात्र टिप्दा निष्ठुरीले सुवास दिने फूल मात्र टिप्दा बिरहमा लासिएको डाली रुँदैछ बाँझै भए ती खेतका गरा आली रुँदैछ किसान जति मुगलान पसे फाली रुँदैछ धनाड्डेको पाँच तारेमा भोजन हुन्छ अचेल धनाड्डेको पाँच तारेमा भोजन हुन्छ अचेल गरिबको घरमा साँझ बिहान थाली रुँदैछ बाजै भए ती खेतका गरा आली रुँदैछ किसान जति मुगलान पसे फाली रुँदैछ लेकतिर धाउने कोही पौरखी नहुँदा लेकतिर धाउने कोही पौरखी नहुँदा कोदो मकै जस्ता दमदार बाली रुँदैछ बाँझै भए ती खेतका गरा आली रुँदैछ किसान जति मुगलान पसे फाली रुँदैछ। किसानहरू विदेशिएका छन् आफ्नो देशमा सृजनशील कामहरू गर्नुतर्फ न त देशको सरकारले नै केही हेरिरहेको छ न कुनै एउटा जनमानसमा केही गरौं एउटा किसानी पेसाबाट पनि आफू आत्मनिर्भर बनौं भन्ने एउटा सोच न त कुनै जनतामा पलाउन सफल भएको छ। अधिकांश व्यक्तिहरू विदेशिनु परेको यथार्थ यही चित्रण गर्दै लेखिएको गजल हामी वाचन गरिसकेका छौं। बालकृष्ण भट्टराईजीको यो गजल थियो। समय सान्दर्भिक लाग्यो मलाई निकै धेरै धेरै धन्यवाद बालकृष्णजी यहाँलाई। सम्भवतः आजको कार्यक्रमको अन्तिम रचना छ मसँग मीरा मन थापा मध्यपुर इजरायलबाट उहाँको गजललाई म अगाडि बढाउन चाहन्छु। हो अब मलाई पत्यार हुँदैछ आफै मात्र बाँच्ने संसार हुँदैछ हो अब मलाई पत्यार हुँदैछ इतिहास सायद रातो लेखिएला इतिहास सायद रातो लेखिएला कलम नि अब तरबार हुँदैछ ए फूलहरू आज नफुल्नु ए फूलहरू आज नफुल्नु जेलबाट कोही सवार हुँदैछ कोठीमा सुन्तली अखबार पढ्छे कोठीमा सुन्तली अखबार पढ्छे उसको गाउँ छिट्टै बजार हुँदैछ आज माझी दाई डुङ्गा घचेटौ घचेट गर्दा फोहोर त्यो नदीको किनार हुँदैछ मीरा मन थापा मध्यपुर इजरायलबाट उहाँको यो रचना हामी वाचन गरिसकेका छौं। आदरणीय श्रोता मित्रहरू हामी कार्यक्रमको उत्तरार्धतिर आइसकेका छौं अब भने सायद यहाँहरू